मेरी पलको मेरा ती जोडेरा तिमी गयौ या बताई सोडेरा बोल्दै बोल्दै गयौ जिन्दगीको यो अन्तिम क्षणसम्म सधैँ तिमी याद पाउने भयो तेरा ती जोडेरा ती जोडेरा तिमी गयौ या बताई सोडेरा बोल्दै बोल्दै गयौ जिन्दगी गयो अन्तिम क्षणसम्म सधैँ तिमी याद पाउने भयो जिन्दगी गयो अन्तिम क्षणसम्म भुल्दै तिम्रो जाति भो भुल्दै भुल्दै गयो जिन्दगीको यो अन्तिम क्षणसम्म सधैँ तिमी याद पाउने भयो सल्किने माथि भो सल्किने माथि भो तिमी जस्तै तिम्रो जाति भो भुल्दै भुल्दै गयो जिन्दगीको यो अन्तिम क्षणसम्म सधैँ तिमी याद पाउने भयो तिम्रै कारण आँसु झरेको आँसु झरेको लुकाउन सुखको शिष